अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु दिवस। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ आउने गर्छ। हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ। त्यसको लागि हामीले 2 बाटो खुला गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुला गरिसकेका छौँ। कार्यक्रममा आएर हामीले बजाउने भाका मार्फत तपाईँ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भन्ने इसारा पाएको छु। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि के भन्नुभयो रे? राम तामाङ। अनि रामजी सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? बसी बसौँ मात्रै। अनि आज कोराकतिर कतिको गर्मी छ आज चाहिँ? आज पनि पानी पर्ला जस्तो भइरहेछ। अनि रामजी तपाईँले खाना खाजा खाइसक्नुभयो? खाइसक्नुभयो। त्यसो भए हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ, राम तामाङ भनेर चिने नचिने सम्पूर्णको लागि होइन। हुन्छ राम तामाङजी, छुट्टिन्छौँ, नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट राम तामाङ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले 2 बाटो खुला गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो तपाईँको लागि खुल्ला छ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छु। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? रूपचन्द तामाङ। हजुर रूपचन्दजी, हाम्रो दोस्रो पटक होइन कुरा तपाईँ र मेरो? हजुर। अनि रूपचन्दजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? सबै ठिक छ दादा, पानी पर्दैन, यस्तै हो। पानी पर्दैन? हजुर, भर्खरै कोराकबाट आउने साथीले चाहिँ पानी पर्न पर्न लाग्छ भने चाहिँ तपाईँ चाहिँ पानी पर्दैन भन्नुभएको छ नि त। हजुर। अनि आजको दिन कसरी बितिरहेको छ तपाईँको? गर्मी बढिरहेछ। हजुर, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, प्राविधिक दादाको लागि, अनि अर्पण होली लागि, अनि मेरो साथीहरू अशोक, प्रजल कुमार, प्रवीण, अनि सम्झन दिदी, दाई भोजू, अनि मेरो घर परिवार, अनि प्रेम, अनि रूपचन्द भन्ने चिन्ने नचिन्ने सम्पूर्ण लागि दादा। हुन्छ रूपचन्दजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो। फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि शान्ति लामा। शान्तिजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? यत्तिकै बसी बसौँ मात्रै। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ तपाईँ? एकदम सुन्नुहुन्छ। अनि तपाईँले खाजा खानुभयो? एकछिन पछि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? फर्स्ट टाइम हजुरलाई धन्यवाद, प्राविधिक दादालाई, अनि मेरो घर परिवारलाई, अनि मेरो दाइ प्रजल, अशोक, अनि भाइ प्रवीण, रमेश, खुसीराम, अनि मेरो साथी कुमारी, अनि सरिता, शान्ति, अनि मलाई माया गर्ने कुमारलाई, मलाई चिन्न चिन्न सम्पूर्णलाई। हुन्छ शान्तिजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट शान्ति लामा। अब पनि कार्यक्रममा एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। पहिलो माया राजु परियार अनि पूर्णकला विशीको सुमधुर आवाजमा सजिएको भाका अब तपाईँको लागि। सानो तिमी निशानी थियौ, तर माया गर्न चाहिँ जानी थियौ। जिन्दगानी कहिले घाम कहिले छाया, जो सुकाइले जे भने नि पहिलो माया भने कहिले घाम कहिले पहिलो माया भनेको पहिलो माया हो। राजु परियार अनि पूर्णकला विशीको सुमधुर आवाजमा सजिएको भाका सुन्यो। अझै हामीसँग तिनवटा भाका बाँकी नै छ। तपाईँ भाका मार्फत आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलरबाट सरिता लामा। अनि सरिताजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? सबै ठिक छ। अनि हाम्रो सरिताजीले खाजा खानुभयो? भयो। अनि आजको दिन कसरी बितिरहेछ तपाईँको? अनि अर्पण समर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? एकदम सुन्छु दादा। ए, म चाहिँ भर्खर भर्खर आएको भएर सोधिहालेको कि। हजुर हजुर। अनि कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? आज सर्वप्रथमको लागि धन्यवाद। अनि कन्ट्रोल हुने दादाको लागि, अनि अर्पण होल नेटलाई, अनि मेरो हेटौडा हुने साथीहरूको लागि, अनि मेरो श्रीमान जित बहादुर मुक्तानको लागि, अनि कार्यक्रम एकचोटि कार्यक्रम सुनेर बसिदिनु हुन्छ सम्पूर्णको लागि, अनि मलाई सरिता लाम भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा। हुन्छ सरिताजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते दादा। यति बेला हुनुहुन्थ्यो बकुलरबाट सरिता लामा आउनुभएको थियो, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा बाटो खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छौँ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि के गर्ने, अलिकति टेलिफोनको गडबडको कारणले हामीले कुरा गर्न पाएको छैन। तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई हामीले बजाउने भाका मार्फत सम्झिन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो? सरिता भुजेल। अनि सरिताजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? ठिकै छ। अनि सरिताजी तपाईँले के दिन कसरी बित्छ तपाईँको? कार्यक्रमहरू सुन्दै। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? दिनकै सुन्नुहुन्छ। अनि हाम्रो त पहिलोचोटि कुराकानी भयो त? हजुर, फोन त गर्थ्यो अनि अहिले चाहिँ तपाईँसँग पहिलोचोटि हो। हाम्रो पहिलोचोटि, फेरि पनि नबिर्सिनु होला नि फेरि। हुन्छ हुन्छ, हामी फेरि बाचा कसम खाइसक्यो नि। खाइसक्यो, फेरि बिर्सियो भने, बिर्सिनु भयो भने त पाप लाग्छ नि तपाईँलाई। बिर्सिँदैन, कतै बिर्सियो। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? तपाईँलाई धन्यवाद। अनि फोन उठाउनु दादालाई, अनि यहाँ मेरो मम्मीलाई, हजुर हजुर, अनि मेरो बाबा दाई भाइ, अनि मेरो साथी मुना दिनिका, अनि सिरा, अनि सविता भुजेल भन्ने चिने नचिने सम्पूर्णलाई। हुन्छ सविताजी, अहिले छुट्टिन्छु, नमस्कार। नमस्ते दादा। यति बेला हुनुहुन्थ्यो सरिता भुजेल आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँले सुन्दै हुनुहुन्छ लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि कार्यक्रम अर्पण समर्पणमा हामी जुटिरहेका छौँ। र अब भाका सुन्ने बेला भएको छ। खुमन अधिकारी अनि विष्णु माझीको देख्न मन लागेको छैन र भन्ने भाका अबको क्रममा तपाईँको लागि। देखना मन लागो छैन र खमास पाए जुन पानी उदाए अझै पुरुषन भएको छैन र धरतीलाई हेर्दै बस्ने निरन्तर गुन्जी रह्यो अर्पणमा सुनहरु। प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा

सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन। मोबाइल नम्बर 9855062408 9845443954। न्यू साइनिंग एजुकेशन सेंटर मा भर्ना खुल्यो। हजुर, हामी कहाँ एसएलसी दिन छुटेका, फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेशल एसएलसी प्रिपरेशन क्लास मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने, 2000 भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने, हरेक महिनामा 3 पटक सम्म आन्तरिक परीक्षा लिइने तथा सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर, रनपा 8 बकुलर, दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा। फोन नम्बर 0656635355, मोबाइल 9841883344। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। रेडियो अर्पण 104.5 MHz। एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz, अनि हामी कार्यक्रम अर्पण समर्पणमा रहिरहेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन, घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई हामीले बजाउने भाका मार्फत तपाईँले समर्पण गर्न सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रम अर्पण समर्पण आउने गर्छ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी चार सगुनटोलबाट दिनेश पौडेल। दिनेशजी सुनाउनुहोस्, जुटपानीतिरको नयाँ नौलो खबर के छ? पानीतिरको एकदमै ठिक छ दिवसजी। पानी हिजो बल्ल अलिअलि पर्यो, हल्का शीतलो भएको महसुस भइरहेको छ, तर अहिले गर्मी पनि उस्तै छ क्या र, होइन? हजुर हजुर, त्यस्तै उस्तै छ भन्नु पऱ्यो, जस्तो तपाईँको ठाउँतिर छ त्यस्तै हाम्रो ठाउँतिर पनि। अनि दिनेशजी तपाईँ के गर्नुहुन्छ तपाईँले चाहिँ? अहिले बसी बसाइ छ, यसो भुँडाहरू पढायो, इन्स्टिच्युट खोल्छौँ गयो, हजुर आयो, त्यसै नै चलिरहेको छ दिनचर्या। ए हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? आज म विशेष गरी दिवस दिलाई मैले धेरै धेरै सम्झन चाहन्छु, किनभने प्रोग्राम चलाएर हामीलाई सुनाइदिनु भयो है, र मेरा साथीहरू कमल सिंह अनि अशोक लामिछाने, विकास तामाङ, र त्यस्तै गरी मेरा स्टुडेन्टहरूलाई पनि धेरै धेरै सुनाउन चाहन्छु र सम्झिन पनि चाहन्छु, यति नै भन्नु पर्यो। हुन्छ दिनेशजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो जुटपानी चारबाट दिनेश पौडेल आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकसाथबाट दिपेन्द्र तामाङ। हजुर दिपेन्द्रजी, सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? हजुर तपाईँको नयाँ नौलो खबर के छ, सुनाउनुहोस् भन्ने कुरा हामीले। सबै ठिक छ हजुर, त्यसो भए हाम्रो दिपेन्द्रजीको बेठिक भन्ने चिज केही पनि छैन। अनि तपाईँ के गर्नुहुन्छ दिपेन्द्रजी? म त्यतिकै बस्ने दादा। बस्ने मात्रै, उठ्नुहुन्न नि? अनि अर्पण समर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? धेरै नै सुन्छु दादा। धेरै नै सुन्नुहुन्छ? प्रायः जस्तै अर्पण एफएम मात्रै सुन्छु दादा। अर्पण एफएम मात्रै सुन्नुहुन्छ? हजुर। ल सुनाउनु सुनाउनुहोस् त, अर्पण एफएम चाहिँ तपाईँलाई किन मनपर्छ? हजुर अर्पण रेडियो अर्पण चाहिँ तपाईँलाई किन मनपर्छ? मलाई त कार्यक्रम मनपर्छ सबै दादा. हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि अर्पण होलीलाई, अनि मेरो बुवा मानबहादुर घलान, अनि मम्मी दिलकुमारी घलान, अनि मेरो बहिनीहरू सबिना, रबिना, मनिषा, पार्वती, पौती, रोहित, अनि मेरो साथीहरू दिपेन्द्र तामाङ, अनि प्रवीण तामाङ, तिलक तामाङ, अनि दोर्जे तामाङ, अनि सोनम तामाङ, अनि अनि आयत सिंह चेपाङ, अनि बुद्धिमय चेपाङ, अनि इमान सिंह घलान, अनि प्रमोद तामाङ, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा. हुन्छ दिपेन्द्रजी, अहिले भने छुट्टिन्छु, माया नमार्नु होला, फेरि फेरि आउँदै गर्नुहोला. नमस्कार. नमस्ते. यति बेला हुनुहुन्थ्यो कोराकबाट दिपेन्द्र तामाङ आउनुभएको थियो. कार्यक्रममा कोही मित्र आउनुभएको छ भने इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुर भारत एक जिलाउनीबाट कुमार लामा बोल्दैछु. कुमार लामा. हजुर कुमारजी, सुनाउनुहोस् मकवानपुरतिरको नयाँ नौलो खबर के छ? सबै ठिक छ अनि हजुर तपाईँहरूको? हाम्रो पनि सबै ठिक छ. अनि मकवानपुरतिर चाहिँ कतिको गर्मी छ? गर्मी हिजो आज पानी परेको छ, अलिअलि गर्मी त कमै भन्नु पर्यो. अनि यतातिर सुनाउनुहोस्। हिजो चाहिँ हाम्रो यतातिर अलिअलि पानी परेको थियो, आज चाहिँ धेरै नै अलि थोरै, हिजोको पानीको कारणले चाहिँ थोरै गर्मी छ, तर पानीको पानी चाहिँ परेको छैन. अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि मेरो मकवानपुर बस्ने सम्पूर्ण साथीहरूको लागि, र मलाई कुमार लामा भन्ने किनभने सम्पूर्णको लागि. हुन्छ कुमारजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला. अहिले भने छुट्टिन्छु, नमस्कार. नमस्कार. यति बेला हुनुहुन्थ्यो मकवानपुरबाट कुमार लामा आउनुभएको थियो. अब भने कार्यक्रममा भाका सुन्ने बेला भएको छ. सुनौ एउटा सुमधुर आवाजमा सजिएको भाका, पुष्कल शर्मा अनि देवी घरतीको आवाजमा रहेको तिमीले दिएको फाट्यो रुमाल धुँदा धुँदा, अबको क्रममा तपाईँको लागि. तपाईँसँग कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भन्ने इसारा पाएको छु, र कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद. र कार्यक्रममा फोन गर्ने साथीहरू कोराक एकदेखि राम तामाङ, र कोराकबाटै रूपचन्द तामाङ, र कोराकबाटै शान्ति तामाङ, बकबाट सरिता लामा, राजपानीबाट सरिता भुजेल, जुटपानी चारबाट दिनेश पौडेल, कोराक सातबाट दिपेन्द्र तामाङ, र मकानपुरबाट कुमार लामा आउनुभएको थियो. अन्तिममा फोन गर्ने साथी अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै, यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमि बजिरहेको भाकालाई छोड्दै म दिवस मगर पनि बिदा हुन्छु. नमस्कार. मेरो त जिन्दगी गयो रुँदा पर गुन्जी रह्यो अर्पणमा सुनहरू. तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मोटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हात जोडी तथा नसा रोग विशेषज्ञ. प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात